ستنام شری واہِ گرو صاحب جی بہا گڑا محلہ پنجوان کھوجت سنت پھر ہے پرب پران آدھار رام تان تان کھین پیا ملت پیار رام کھوجت سنت پھر پرب پران آدھار رام تان تان کھین پیا پیارے رام پرب ملو پیارے میا تارے کار دیا لڑ لائے لیجیے اپنا جپو سوامی ہر درس پیکھ جیجیے سمرتھ پورن سدا نچل اگم اپارے بینونت نانک تار کرپا ملو پران پیارے جاپ تپ برت کینے پیکھن کو چرن رام تپت نا کتہے بجھے پرب شرن تیری کاٹ دیری سنسار ساگر تاریے اناتھ نرگن کٹھ نا جانا دین دیال گوپال پریتم سمرتھ کارن کرنا نانک چاترک ہر بوند مانگے जप जीवा हर हर चरणा सरोवरो पियो हर हर नाम राम संत संग मिले जप पूरन काम राम सब काम पूरन दुख बेधीरन हर निमख मनो न बिसर सर्व गुण जगदीशर अघन तेज अपार ठाकुर अगम जाको तम्मा कई कोटक जग फला सोन गावन हरे राम हर हर नाम जपत कुल सरल तारे राम हर नाम जपत सोहंत प्राणी ताकि महिमा कित घना सर नाही प्राण प्यारे चितवंत दर्शन साध मना शोभ दिवस आए गह कंठ लाए प्रभ ऊच अगम अपारे बेनवंत नानक सफल सब किछ प्रभ मिले अत प्यारे शोभ दिवस आए गह कंठ लाए प्राविऊच अगम अपारे बेनवंत नानक सफल सब किछ प्रभ मिले अत प्यारे। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਬਿਹਾਗੜਾ ਮਹੱਲਾ ਪੰਜਵਾ। ਖੋਜਤ ਸੰਤ ਫਿਰਹੇ ਪ੍ਰਭ ਪ੍ਰਾਣ ਅਧਾਰੇ ਰਾਮ।